बाए के छैन साथैमा यादैले सताउने छोडी जाने निष्ठुरीको यादैले सताउने होला जीवन मुनि बिना मैले रुदै कटाउने यादैले सताउने होला जीवन बिना मैले रुदै कटाउने छोडी जाने निष्ठुरीको यादैले सताउने होला जीवन बिना मैले रुदै बिना ताउने होला जीवन